खै कसरी सुरुवात गरौँ मेरा ती वेदनाहरू, कसरी कोट्याउँ ती अतीतका चोटहरू। मुटु दुख्छ, भन भनी रिङ्गटा चल्छ, अनि निर्दोष मेरो यहाँ आँखाहरूबाट एकाएक रसाउन थाल्छन्। भाग्यले खुसी खोसेपछि आधारहीन भएर बाँच्नु पर्दो रहेछ। मलाई लाग्छ यो धरतीमा म जस्तोलाई बाँच्ने कुनै अधिकारै छैन। कसैको माया ममता अनि सम्मान मेरो निम्ति कल्पनाभन्दा बाहिरको कुरा हो। आफैलाई मूल्यहीन र अर्थहीन लाग्छ आफ्नै जीवन। कुनै बेला ती बितेका पलहरूले आँखामा जिस्काउन आउँदा लाग्छ म अहिले नै आफ्नै हातबाट जीवन अन्त्य गरौँ। तर यो सबै सोच्नु नामर्द र कायरहरूको मात्रै सोच्ने कुरा हो भनी म आफै सम्झिन्छु। अनि यो मेरो फाटेको मन चुडिएको मुटुलाई जसोतसो गाँच्ने कोसिस गर्छु। हो, मेरो टाउकोमा अहिले धेरै भार आइपरेको छ। सबैभन्दा ठुलो त ती अतीतका चोटहरूमाथि चढेर मैले समाजमा केही गरेर देखाउनु छ। मेरो कथा यसरी सुरुवात हुन्छ, मेरा अतीतका पल पलहरू। प्रकृतिले भरिभराउ सुन्दरताको खानी। सोलखुम्बु जिल्लामा मेरो जन्म नेवारी परिवारमा भएको थियो। एउटा दाजु र एउटी दिदी पछिको छोरी हुँ म। मेरो बाबा आमाको सामान्य परिवारमा जन्मे पनि मेरो हुर्काई बढाई अनि पढाइ राम्रो नै थियो। आमा बाबाको माया अनि साथीसङ्गीको माया र न्यानो साथले त्यो बाल्यकाल कसरी बित्यो खै मलाई नै थाहा भएन। दिनहरू बित्दै गयो, उमेरले पनि धेरै वसन्तहरू पार गरिसकेछ। जब म 8 पढ्दै थिएँ कमलसँग मेरो भेट भयो। उसको घर ओखलढुङ्गा थियो। ऊ कलेजमा पढ्नको लागि त्यहाँ सोलुमा बसेको थियो। जातिगत रूपमा उत्कटुवल हो, हृदय भलाद्मी लाग्ने दुर्वसेनीबाट टाढा रहेको देखेर मैले कता कता मन पराउन पुगेछु। सायद यो नै मेरो भूल थियो होला। त्यसो त ऊ पनि हरेक क्षण मेरो नजिक हुन खोज्थ्यो। उसले पनि मलाई मन पराउँदो रहेछ। समयहरू बित्दै गयो, हामी धेरै नजिक भयौँ। माया प्रीतिको कुराहरू पनि धेरै नै हुने गर्थ्यो। त्यस्तै हाम्रो माया एवं रीतिले अति गाढा हुँदै गएको थियो। लाग्दथ्यो हामी बिचमा अब कुनै दूरी नै थिएन। एकअर्काको अँगालोमा बाँधी देवी देवता साक्षी राखेर सँगै बाँच्ने सँगै मर्ने कसम पनि खायौँ हामीले। मलाई राम्रोसँग थाहा छ हामीले बाछा कसम खाँदा साक्षी राखेर देवी देवताहरू र फुलपाती चढाएका देउरालीहरू। सायद यस्तै उमेरलाई भनिन्छ होला कुरकुरे भैस। हर पल कमलको आकृति आँखामा सजाउँदै म समय कटाउने गर्थेँ। मेरो कमल, मेरो काले पनि त्यस्तै गरी मलाई माया गर्ने गर्थे। हाम्रो माया निश्चल थियो, पवित्र थियो, कुनै जाल झेल थिएन हाम्रो मायामा। समयको रफ्तारसँगै हाम्रो प्रेममय जीवनले वर्षौँ काटिसकेछ। 8 कक्षादेखि सुरु भएको हाम्रो प्रेम मेरो एसएलसी परीक्षासम्म प्रगति पथमै लम्किरहेको थियो। दैवको खेल भनौँ या नियतिको झेल भनौँ, एसएलसीको रिजल्टले जति खुसी तुल्यायो त्यसरी नै मेरो कमल मदेखि टाढा जान लागेकोमा मलाई धेरै चिन्ता लाग्यो। किनकि कमल पढाइ छोडेर अनि मलाई एक्लै पारी जागिरको लागि टाढा जानु थियो। देशमा सशस्त्र द्वन्द्व चलिरहेको थियो। धरानमा आर्मी भर्ती खुलेको छ भनी कमल मलाई छोडेर गयो। म धेरै कल्पेर रोएँ अनि उसले सोचेको कुरा सबै पुरा होस् भनी कामना गरेँ। मेरो हार तार उसैको सम्झनामा खोल्टे फेर्दै बित्थ्यो। मिरमिरेको उज्यालोसँगै मेरो कमल सदा झैँ आइदिए हुन्थ्यो झैँ लाग्थ्यो। यो हाम्रो प्रेम र जोडीदेखि मेरो साथीहरू समेत कुरा काट्थ्यो। त्यो देखेर मलाई लाग्थ्यो हाम्रो प्रेम जोडी देखेर परेवा अनि ढुकुरहरू पनि डाह गर्दैछन्। त्यसरी नै कमलसँग बिताएका पल र उसँग खाएका बाचा कसमहरूलाई मुटुमा साँची दिनहरू बिताउन थालेँ। सुनसान लाग्थ्यो गाउँघर, उराट लाग्थ्यो वनपाखा। कमलदेखि छुट्नुमा दुखी त थिए नै, त्यसमाथि आमा बाबाको कुराले मलाई यति दुखी बनाए कि त्यो शब्दमा पोख्न सक्दिनँ। ओह्रालो लागेको मृगलाई बाछोले पनि खेच्छ भने झैँ ममा अर्को पीर चिन्ता थपियो। हुन त त्यो आमा बाबाको कर्तव्य पनि हो, आफ्नो सन्तानको घर जम्बसाली दिने। तर मेरो आमा बाबाले मलाई एक अपरिचित व्यक्तिसँग बिहे गरिदिन खोज्दै हुनुहुन्थ्यो। मेरो राजा कमललाई छाडी त्यो अपरिचित व्यक्ति जो कहिले नदेखेकोसँग बिहे मेरो, यो हुनै सक्दैन, यो असम्भव कुरा थियो। तर विडम्बना मेरो केही लागेन, मैले धेरै बिन्ती गरेँ, मलाई उल्टो धेरै गाली गर्नुभयो, कर गर्नुभयो। आफ्नो जातिसँग आफ्नै परम्परा र रीतिरिवाज अनुसार बिहे गर्नुपर्छ भन्दै मैले रुनुसी भए अरू केही गर्न सकिनँ। कुनै बेला लाग्थ्यो भागेर कमल कहाँ जाउँ, तर यो पापी र स्वार्थी दुनियाँमा कसलाई के भन्दै सोध्दै जाउँ। म विवश थिएँ, भक्कानिएर कति रोएँ। सायद म नरोएको दिन थिएन होला र म निदाएको रात थिएन होला। त्यतिखेर एक्लै बरबराउँदै कमलको नाम लिन्थेँ अनि आफैलाई पागल चाहिँ लाग्थ्यो। बाटो वरिपरि हिँडेका सबैलाई कमल जस्तो लाग्थ्यो। हामीले बाचा खाएका मठ मन्दिर सम्झी प्रार्थना गर्थेँ, मेरो कमल चाहियो भन्दै। म लाचार भएर आमा बाबाको खुसीको निम्ति एक अपरिचित व्यक्तिको पछि लागेर हिँडेँ। मलाई लाग्थ्यो यो सपना हो, सोच्ने गर्थेँ विवाह गरी पराईको घर जाँदा आँखाभरि सपना र छातीभरि आफन्तको माया लिएर आफ्नै छुट्टै संसार बनाउन जाँदैछु भन्ने। तर रङ्गिएका यी सिउँदो उजाड उजाड बितुवाको झैँ लाग्थ्यो। त्यो दिन जुन दिन मैले मेरो जन्मघर छाडेँ, मलाई लाग्थ्यो म आफैलाई जलाउन मसानघाट जाँदैछु। मेरो संसारमा कोही छैन, आफ्नो जन्मघर जब छाडे अनि सुरु भयो मेरो नरकीय जीवन। मनमुटुमा पठार रोपेर भए पनि आफ्नो जन्मदिने आमा बाबाको इज्जत र खुसीको लागि कसैको एउटा असल बुहारी र कसैको असल श्रीमती बन्न मैले सकेको र जानेको सबै काम कुरा गर्थेँ। तर मेरो बाबा आमाको ज्वाइँ बनाउँदो भानु, मेरो लोग्ने बनाउँदो उहाँहरूले सोचेको जस्तो रहेनछ। उसको व्यवहार देख्दा र बोल्ने शब्दहरू सुन्दा लाग्थ्यो म पेट पाल्नलाई एउटा कोठीमा बेस्या भने आफ्नो जिउ कसैलाई सुम्पिँदैछु। हर साँझ मध्यरातमा जाँड र रक्सीको तालमा तुच्छ शब्दहरू लरबराउँदै घरमा आइपुग्थ्यो। जुनै बेला पनि म उसको पैतालाको धुलो बनेर बस्नु पर्थ्यो, नत्र त उही हो फेरि तुच्छ शब्दहरूको भागीदार बन्नु पर्थ्यो। यस्तै रहेछ जिन्दगी, नहुनु भइ त हाल्यो, अब कमलको हुन लायक पनि त रहेन। माया एउटा सङ्गा हो। सोची उसको व्यवहारहरू सहँदै आएँ अनि एउटा असल स्वास्नीको परिचय दिन मैले सकेसम्म कोसिस गरि नै रहेँ। उसलाई सही बाटोमा ल्याउन पनि मेरो प्रयास जारी नै रह्यो। भैगुनीलाई गुणले मार्छ भने चाहिँ उसले मलाई जति जति घृणित व्यवहार गरे पनि उसलाई म त्यति नै धेरै माया दिने प्रयास गरि नै रहेँ। तर त्यो मेरो माया बालुवाको पानी सरह थियो। उसको लागि मैले चाहेको कमल नै उसलाई बनाउन खोजेँ तर सकिनँ। म हारेँ। पीडा र चिन्ताले म दिनका दिन दुब्लाउन थालेछु। दिनभरि त कामको चाप पर्थ्यो नै। नयाँ ठाउँ, नयाँ घर, एउटा नयाँ बुहारीको रूपले नि लाज हुन्थ्यो। त्यसैले चाहिने भन्दा पनि बढी नै काम गरिन्थ्यो किनकि भर्खरै 17 वर्षको उमेरमा बिहे गरेको छु। त्यसमाथि सबैलाई देखाउनु छ असल काम गरेर, किनकि असल काम गर्ने बुहारी बनेर देखाउनु थियो मलाई। रातमा नि आनन्दको सास कहिल्यै फेर्न पाइनँ। चाहे कामले थकित भएको होस्, चाहे ज्वरो र मुटु नै दुखेको किन नहोस्, राक्षसी व्यवहार गरिन्थ्यो, पशु व्यवहार गरिन्थ्यो। मलाई लाग्थ्यो कि म माथि दानव राक्षसले बलात्कार गर्दैछ। दुखाइमा जति रोए कराए पनि मेरो चित्कार सुन्ने ती निर्जीव घरको भित्ताहरू र म सुतेको काठको पलङ मात्रै थियो। ती भित्ताहरू पनि मेरो दुखाइमा र मेरो पीडामा छटपटिँदै रोइरहेको आभास हुन्थ्यो। त्यस्तै दुखाइ र भोगाइको क्रममा म आमा बन्ने भएछु। मान्छे जति नै उमेरको भए पनि नारीको मन आमा हुने भएकोमा भित्रभित्रै अनेक थरी थरीका कुरा खेलाउँथे। एक्लै खुसी हुन्थे अनि काखमा नानी बाबु खेलेको सम्झेर आनन्दित हुन्थे। मैले धेरै आशा गरेको थिएँ अब मैले त्यस्तो पशु सम्मानको व्यवहार सहनु पर्दैन भने। मैले सबै कुरा उसलाई नि सुनाएँ तर मेरो कुरा उसले सुने पनि उसको निम्ति खासै केही जस्तो भएन। हो, मलाई निरन्तर लुचिरह्यो गिद्धले सिनो लुछेसरी। सायद अहिलेको युगको जो कोहीलाई पनि थाहा छ आफ्नो सङ्गिनी दुई जिउकी हुँदा कति माया र साथको आवश्यकता पर्छ भनेर अनि कति गाह्रो हुन्छ भनेर। तर मेरो निम्ति उसको माया र साथ दिवा सपना थियो। म छटपटिन्थेँ, रुन्थेँ, कराउँथेँ तर एउटै बिस्तारामा सुतेको श्रीमान भनाउँदालाई केही वास्ता हुँदैन थियो। घुरेर सुत्थ्यो। जति जति म भारी जिउको हुँदै गएँ त्यति नै पिर बढ्न थाल्यो, समस्याहरू धेरै हुन थाल्यो अनि अति भएपछि मैले आमालाई फोन गरी सबै कुरा सुनाएँ। आमाले पनि बोलाउनु भयो माइती। अनि 5 महिनाको गर्भ बोकी म माइतीतिर हिँडेँ, आफ्नो भाग्यलाई धिकार्दै, बाटोभरि रुँदै। माइती त आएँ, समाजले के भन्ने हो भन्ने चिन्ताले मनमा बास जमिसकेको थियो। आखिर हाम्रो समाज न हो, जति नै पढे लेखेका भए पनि कुसंस्कृति र कुपरम्पराको शिकार हुनुपर्छ हामी नारी जाति। म माइत आएको देखेर समाजलाई कुरा काट्ने बाटो हुन्थ्यो। कोही भन्ने गर्थे गरेर खान नसकेर माइत आई, कोही भन्ने गर्थे यस्तोले के गरेर खान सक्छ र आमा बाउको मायामा पुलपुलिएर हुर्केकी आदि आदि। सिर्फ नुनिला आँसु पिउँदै ती तिखा शब्दहरू सुनेर बस्नुबाहेक अरू गर्न ममा सामर्थ्य नै थिएन, किनकि पराई घर पुगेर नि त्यसरी माइती बस्नु मेरो दोष थियो। कुनै बेला आमा बाबाले ठुलो स्वर गर्नुहुँदा पनि छाती चिरेर आउँथ्यो अनि लाग्थ्यो म आमा बाबाको निम्ति पनि बोझ भएछु। जाउँ त कहाँ जाउँ, हे भगवान् म के गरौँ, किन मलाई तडपाउँछौ, किन मलाई यसरी भुमरीमा पार्छौ, कुन जिनीको पाप सजाय दिँदैछौ, कुन अपराधको सजाय भागीदार बनाउँदैछौ भगवान्। यसो भन्दै छाती पिटी पिटी एकान्तमा एक्लै रुन्थे, आत्महत्या पनि गर्न खोजेँ तर भनेको जस्तो कहाँ सजिलो रहेछ र मर्नलाई। यस्तै मैले दुःख पाउनु धेरै भएर होला, मैले आफ्नो गर्वको भ्रमलाई सम्झेँ अनि उसको कल्पना गरेँ आफ्नो काखमा लडीबडी खेल्दै मलाई मख पार्न दाँत विहीन गिजायुक्त बाबु नानी हाँस्दै गरेको अनि सोचेँ यसको के दोष, किन यसलाई कोपिलामै निमोठेर मैले अझ बढी पाप कमाऊ। त्यसैले यस भ्रमलाई मैले यो पापी र स्वार्थी दुनियाँमा जन्माउनु पर्छ अनि यसले मेरो सपना साकार बनाउनेछ, मेरो शत्रुलाई यसले केही गरी देखाउनेछ आदि इत्यादि सम्झेर दुनियाँको अगाडि आफै दोषी भएर बाँचे। माइती बसेको 4 महिनामै मैले विश्वासलाई जन्म दिएँ, भनौँ ऊ मेरो पहिलो सन्तानको रूपमा यस धरतीमा पाइला टेक्यो। गाउँघर नहो पहिलोचोटि नै छोरा जन्मेको देखेर सबैजना खुसी भयो, मनमनै म पनि खुसी भएँ। तब गर्वमा बोक्नु र जन्माउनुको पीडा म कसरी पोख्न सक्छु र त्यो त जन्मिसकेकाले मात्रै थाहा हुन्छ, त्यो पनि माइती घरमा आफ्नो जीवनसाथी विहीन भएर। आमा बाबाले मेरो कारण धेरै दुःख कष्ट सहनु पर्यो, छोरा विश्वास जन्मिएपछिका दिनहरू पनि मैले रोएर बिताएँ। आफ्नो आमा बाबाले जति माया गरे पनि समाजमा मान्छे बनाउँदाहरूको अगाडि म आँखाको कसिङ्गर झैँ हुन्थेँ। मेरो छोरालाई हेर्ने नाममा आउनेहरू मुटु नै दुख्ने खालका शब्दहरू ओकाल्थे, मान्छे पछि मेरो छोराको नाम राखिदिन्थे। कसैले आइदे मलाई भित्रभित्र रुन मन लाग्थ्यो, भक्कानिएर आफ्नो बन्ने मान्छे गतिलो नहुँदा अपहेलित भएर समाजमा बाँच्नु पर्दो रहेछ। सोचेको जस्तो छोरा नै जन्मे अब त त्यस्तो गरिन्न होला भन्ने सोचेर लिन आए नि हुन्थ्यो झैँ लाग्थ्यो, सोचे जस्तै लिन पनि आएन। मनभित्र अनेक डर त्रास भए नि बनावटी खुसी देखाउँदै अब त त्यस्तो कुव्यवहार गरिन्न होला भन्ने सोचेर पछि लागेर गएँ, तर फेरि पनि त्यस्तै कुव्यवहार देखाउन छाडेन। अति भएपछि मेरो निम्ति भन्दा पनि यो बच्चाको लागि यो घर र यो मान्छेले छोडेर माइत जानु ठिक लागेर आमाकोमा फर्केर आएँ। फेरि पनि बाबाको शरण पर्न दिनहरू यसरी नै बित्ने क्रममा गाउँको एक स्कुलमा टिचरको भ्याकेन्सी खोलेछ, मैले पनि परीक्षा दिएँ अनि पास पनि भएछु। फुस्रो हाँसो र मनभरि ती मेरो विश्वासलाई राम्रो र असल मान्छे बनाउने सपना सोच्दै स्कुलमा दुःखका दिनहरू बिताउन थाले। काखे बाबुलाई झोलुङ्गोमा राख्दै आफ्नो जस्तै साना बाबु नानीहरूलाई आफ्नै जस्तै सम्झी पढाउने खेलाउने गर्थे। यसरी नै दिनहरू उनीहरूसँगै बिताउन थाले, दिनभरि नानी बाबु र आफ्नो सहयात्रीहरूसँगै हाँसी खुसी बिताउने गरे पनि जब साँझ ढल्थ्यो मेरो मन मस्तिष्कमा तुवालो छाउँथ्यो अनि रुनु बाहेक मेरो केही थिएन। खै कसरी बितेछ ती विघ्न दिनहरू। बाबुलाई स्कुलमा भर्ना गर्ने बेला नि भएछ, भर्ना नि गरेँ, महँगीले केही गरिसक्नु थिएन, बाबुलाई पढाउन मात्र ठिक्क हुने भयो मेरो जागिरले। गाउँका चिनेका साथीहरू पनि विदेशमा जाने आउने गर्दथे अनि धन सम्पत्ति पनि टन्न कमाउने, आहा कतै मनी गएँ भने पैसा टन्न कमाउन सक्छु अनि मेरो सारा सपना र मेरो बाबुको पढाइ र भविष्य उज्जवल हुनेछ इत्यादि सोच्थेँ। दिनका दिन दुःख पीडा सहन पनि गाह्रो लाग्थ्यो, उकुस मुकुस भए झैँ भइरहन्थ्यो। अनि एक दिन आमासँग विदेशिने कुरा राखेँ। आमाले पनि आफ्नो भविष्य बन्ला जस्तो लाग्छ भने तिम्रो विचार गर, मैले सकेको पैसा म सहयोग गर्छु भन्नुभयो। मलाई पनि के खोजेको कानु आँखो बने झैँ। मेरो निम्ति आमाको त्यो वाक्य अनि आमासँग भएको पैसाले नपुगेर आफन्तसँग खोज्दै हिँडेँ। यताउति गरी पैसा नि जम्मा गरेँ अनि विदेशको चक्करमा रुमा लिन थालेँ। विदेश जस्तो ठाउँ भन्ने बित्तिकै कहाँ सजिलोसँग जान्न सकिन्थ्यो र धेरै ठाउँमा धाएँ, धेरै हन्डर खाएँ। बल्ल बल्ल मेरो विदेश भूमि इजरायलको यात्रा तय भयो। म जस्तै एउटा बेसहाय नारीलाई पैसा दिनुभई सहयोग गर्नुहुने सबैलाई धन्य भगवान् सम्झेँ। अनि मनमा अनेक थरीका कुरा खेलाउँदै इजरायल लाग्न तयार भएँ। इजरायल जान त तयार भएँ तर आफ्नो मुटु जस्तो छोरा र भगवान् जस्ता आमा बाबालाई अनि स्कुलमा सहयात्री र साना साना मेरो प्यारो चेलाहरूलाई छोड्नु पर्दाको पीडाले फेरि म धेरै दुःखी भएँ। आखिर जानै त छ, जति पीडा दुःख लागे पनि मेरो प्रतिको उज्जवल भविष्यको निम्ति सम्झेँ अनि मन कठोर बनाएर लागे इजरायल। सोचेको जस्तो र सम्झेको जस्तो रहेनछ इजरायल साँझ पर्ना साथ बत्तीका बत्ती तर जति बत्तीहरूले उज्यालो दिए पनि जति नै ठुला ठुला महलहरूले भरिए पनि सहर म जस्ती दुखीलाई दुखी नै रहनु पर्दो रहेछ दुनियाँमा जहाँ गए पनि इजरायल जब आइपुगेँ हे भगवान् सम्झे मेरो ती अतीतका छटपटि नै ठिक थियो मेरो निम्ति यो अरूको ठाउँमा भन्दा त ती खोली पिठो नै ठिक थियो यहाँको बगर पिज्जा भन्दा किनकि कुनै कुराको स्वाद थिएन कामको त के कुरा गरौँ र चौबिसै घन्टा तयारी अवस्थामा बस्नुपर्ने शून्य लाग्थ्यो यस्तो विघ्न सहर पनि सिरानी च्यापेर अनि सिरकले मुख छोपेर रोएर बिते कयौँ दिनहरू आफ्नो जन्म दिने बाबुआमालाई दुःख र पीडाको खाल्डोमा हालेर यहाँ दुनियाँ बुढाबुढीको सेवा गर्नुपर्दा मुटु चिरिन्थ्यो तर यो यस्तो सोच्नु मेरो पाप हो किनकि मैले केही पाउनलाई यो दुःख गर्दैछु सम्झिन्थेँ अनि सोच्ने गर्थेँ यो दुःखमा नै मेरो छोराको भविष्य लुकेको छ त्यसरी नै टाउको भरेको ऋण सम्झिन्थे खै अब त 2 वर्ष पनि हुन लागेछ विदेश आएको पनि दुःख र पीडा त छँदैछ छोराको यादले धेरै सताउँछ धेरै पटकको प्रयासपछि फोन लाग्छ तर राम्रो क्लियर सुनिँदैन त्यसमाथि बाबुले मम्मी छिट्टै आउनु है भन्ने छोराको आवाज सुन्दा दुःख र खुसीको आँसु झर्छ तोते बोली कानमा गुन्जिरहन्छ रातभरि पनि ननिदाउन्जेलसम्म पनि अब त मेरो बाबु 8 वर्ष पनि पुग्यो पढाइ पनि राम्रो छ अरे 4 क्लासमा पुगेछ सुनिन्छ म आउने दिन गन्दै औँलाहरू भाँच्ने गर्छ अरे मैले यहाँ आएको महिनाहरू गने झैँ फुस र हाँसो देखाउँदै आँसु पिउन जानेको दुःखकै दुःखको संसारमा पनि जिउन जानेको छुपाटी रहने मेरो मनलाई सिउन जानेको छु मलाई लाग्छ कसैको राम्री श्रीमती र कसैको असल बुहारी बन्न नसके पनि कसैको असल आमा र असल छोरी बन्नु छु त्यसैले म हरेक दुःख बाधा व्यवधानसँग मुकाबिला गर्दैछु अनि गरिरहनेछु जबसम्म मेरो लक्ष्य प्राप्ति हुँदैन तबसम्म हेर्दै जाउँ समयले कस्ता कस्ता मोडहरू तेर्साउँदो रहेछ मेरो बाटोमा म निडर बनेर अघि बढि नै रहनेछु मेरो सङ्घर्षको मैदानमा एउटा सिपाही जसरी जबसम्म मेरो एकमुठी सासले भ्याइन्जेलसम्म यो मेरो बाचा र यो नै मेरो प्रतीकको उज्जवल भविष्य हो अनि मेरो शत्रुहरूको लागि चुनौती पनि जति पोखे पनि मनका व्यथाहरू नसकिँदो रहेछ त्यसै पनि यसरी पोख्न पाउँदा अलिकति भए पनि जलेको मन शीतल हुँदो रहेछ यसरी नै अबका दिनमा आइपरेका सुख दुःखलाई बिर्साउने छु अहिलेलाई भने ओझेलमा पर्छु तर खबरदार म जस्तो नारीलाई कसैले पैतालाको धुलो सम्झेर अपमान गर्न पाउने छैन हामीले पनि इज्जतपूर्वक बाँच्न पाउनुपर्छ म कामना गर्छु सबै नारीले मैले जस्तो कष्टका दिनहरू बिताउन नपरोस् र लोग्ने हुँदै विधुवा जसरी 26 वर्ष उमेरमा एक्लै रुमा लिन नपरोस् म हार्दिन वर्षा सरी आँसु झारे पनि यी नयनबाट रगतको थोपा झार्या छैन समय र परिस्थितिले भत्काएपछि मेरो बाटो छिति चुम्ने मेरो मनको चाह अझै मार्या छैन गिल्ला गर्न र खिल्ली उडाउने धेरै छन् तर मैले यो मेरो मन कति पनि विचलित पारेको छैन समयले धक्का लिएर पछाडि पारे पनि जिन्दगीको दौडानमा सोच्ने गरेको छु म अझै पनि हारेको छैन बस अझै हारेको छैन प्रतीक्षा घायल हाल इजरायल।